आसमान पर वो हो गया। पहला जवाब तो ये दे सकते हैं। दूसरा जवाब आप ये दे सकते हैं कि यहां किसने किसको सजदा किया, कि फरिश्तों ने आदम को। तो पहले तुम फरिश्ते बन जाओ, उसके बाद दरगाह को सजदा करो। तीसरा सवाल यह कि एक मखलूक ने एक मखलूक को सजदा किया, वो मखलूक जिंदा थी या मुर्दा? आदम जिंदा थे, रूह फूंकी गई उसके बाद सजदा करने का हुक्म दिया गया। इसका मतलब यह हुआ कि सजदा अगर किया जा सकता है तो जिंदा को, न कि मुर्दा को। यह आप जवाब दे सकते हैं। और आखिरी जवाब तहकीकी है कि सजदा एक तशरीर है। यह शेखुल इस्लाम हजरत इमाम इब्ने तैमिया रहमतुल्लाह अलैह ने नुक्ता बताया, और हक तो यह है कि बड़ा खूबसूरत नुक्ता है। कहा कि सजदा एक तशरीर है, यह हजरत की जबान है। फरमाया सजदा एक तशरीर है, तशरीर माने कानून, तशरीर के माने कानून, और तशरीर के अंदर अल्लाह तबारक व ताला की इत्तेबा जरूरी है। अगर अल्लाह इंसानों को हुक्म देता के फलन को सजदा करो मेरे अलावा, तो हमें अल्लाह के हुक्म की इत्तेबा जरूरी थी, हमें उसका सजदा करना जरूरी हो जाता। लिहाजा फरिश्तों ने अल्लाह के हुक्म की इत्तेबा की, और जो सजदा किया आदम के सामने, वो एक तो अल्लाह के हुक्म की इताअत हुई, और दूसरे हजरत आदम के लिए तकरीम का इजहार हुआ। दो दो चीजें हुई, नहीं समझे? हजरत आदम के लिए इजहार ताजीम, इजहार तकरीम, और दूसरी तरफ अल्लाह तबारक व ताला के हुक्म की इताअत हुई। अगर अल्लाह कह देता कि एक इंसान दूसरे इंसान के लिए सजदा करे, हुक्म मानना जरूरी होता, लेकिन अल्लाह ताला ने सिर्फ फरिश्तों को हुक्म दिया कि आदम को सजदा करो। बाद में यह कानून नाजिल हुआ कि सिर्फ अल्लाह ही को सजदा किया जा सकता है, तो तमाम मखलूक के लिए सजदा ममनू करार दे दिया गया। एक नुक्ता और देखो, आदम से दुश्मनी शैतान को हो गई, इसलिए कि आदम को मुअज्जज करार दे दिया गया भरे मजमे में। हुब्बे जाह की खातिर वह हसद ले गया। दोनों से खता हुई। एक बड़ा प्यारा नुक्ता है, और उस नुक्ते पर आप गौर करेंगे तो बहुत सारे मसाइल हल होते। इबलीस से क्या कहा गया फरिश्तों के साथ? सजदा कर, अम्र है ना, हुक्म है, तरके अम्र किया उसने, हुक्म को छोड़ दिया, सजदा नहीं किया। और आदम से क्या कहा गया था? ला तकरबा हाजी शजरा, इस दरख्त के करीब न जाना। फरिश्तों से क्या कहा गया इबलीस के साथ? कर। आदम से क्या कहा गया? ना कर। अब अगर कहा जाए किसी से कि कर और ना करे तो यह बड़ा जुर्म है, या किसी से कहा जाए ना कर और कर ले तो यह जुर्म में बढ़ा हुआ है। बालफाज दीगर, तरके अम्र इर्तिकाबे नहीं से बड़ा है या छोटा? नहीं समझे? अरे भाई, कहा गया कि कर, सजदा कर, सजदा नहीं किया, अम्र का तर्क किया कि नहीं? और आदम से क्या कहा गया था? ना कर, यानी दरख्त के करीब ना, उन्होंने कर लिया तो मना की हुई शय का इर्तिकाब किया, वहां इर्तिकाबे नहीं है और यहां तरके अम्र है, तो तरके अम्र जुर्म में बढ़ा हुआ है या इर्तिकाबे नहीं? जवाब उसका यह है कि तरके अम्र बढ़ा हुआ है इर्तिकाबे नहीं की बनिस्बत, जुर्म के एतबार से। क्यों? इसलिए कि आदमी हुक्म को छोड़ता कब है? तकब्बुर की वजह से। अल्लाह ने कहा सजदा कर, इसने कहा नहीं करता मैं, तकब्बुर की वजह से। एक हुक्म को आदमी कब छोड़ता है? तकब्बुर की बिना पर। और एक मना की हुई चीज का इर्तिकाब कब करता है आदमी? गल्बे शहवत की बिना पर, ख्वाहिश की वजह से, दिल नहीं माना कर लिया, लेकिन नादिम होता है कि मैंने गलती की। तो गोया कि तरके अम्र बनिस्बत इर्तिकाबे नहीं के मासियत में और जुर्म में बढ़ा हुआ है। लिहाजा खता दोनों से हुई, आदम से भी और हजरत आदम से भी, और इस तरह इबलीस से भी, लेकिन इबलीस का जुर्म बढ़ा हुआ था इसलिए कि उसने तरके अम्र किया जो बेनाबर इस्तिगफार होता है, और हजरत आदम ने जो गलती की इर्तिकाबे नहीं किया वो बेनाबर गल्बे शहवत था। आगे गौर करेंगे आप तो हजरत आदम अलैहि सलाम से गलती हुई, उन्होंने तौबा ताइब किया, अल्लाह ने फरमाया कि हमने उनकी तौबा को कबूल किया। देखो, एक होता ताइब, एक होता अव्वाब, ये दो लफ्ज आते हैं कुरान में। एक होता ताइब, तौबा करने वाला, एक होता अव्वाब, तौबा के माने पलटना, और औब के माने भी पलटना। दोनों में फर्क क्या है? آدمی معصیت سے اگر طاعت کی طرف پلٹتا ہے تو یہ توبہ ہے. گنہگار تھا, گناہ کے میدان میں آگے جا رہا تھا, پلٹا اللہ کی طاعت کی طرف, تو یہ تائب ہے, اس کو توبہ کہتے ہیں, اور ایسا آدمی تائب ہے. اور اگر کوئی آدمی غافل ہو گیا اللہ کے ذکر سے, غفلت سے ذکر و فکر کی طرف پلٹا, اسے وقف کہتے ہیں. تو گویا کہ معصیت سے طاعت کی طرف پلٹے تو تائب, اس کو توبہ کہتے ہیں. اور اگر آدمی ذکر و فکر سے غافل تھا, غفلت سے ذکر و فکر کی طرف پلٹا, تو اسے اواب کہتے ہیں. یہ فرق ہے تائب میں اور اواب میں. آگے دیکھیے دو جگہ کہا گیا ہے, اہبطوا, اترو اترو. یہ دو مرتبہ اترو اترو کیوں کہا گیا؟ جواب اس کا یہ, ایک مرتبہ آدم اور حوا سے کہا گیا کہ جنت سے اترو, جنت سے اتر گئے, اور دوسری مرتبہ اہبطوا کہا گیا تو اس کا مطلب ہے اب زمین میں چلے جاؤ, یہاں سے اترو, اب زمین میں جاؤ, وہاں رہنے کے لیے تم کو تخلیق کیا گیا ہے. اور اس کے بعد اللہ تبارک و تعالیٰ نے بنی اسرائیل کے اوپر اپنے احسانات کا ذکر فرمایا, دس احسانوں کا تذکرہ ہے, آپ پڑھ لیجئے دس احسانات. اور دس احسانوں کے بدلے ان کے 31 جرائم بیان کیے ہیں. دس احسانات ہیں اور 31 شرارتیں بیان کی ہیں, 31 شرارتیں, دس انعامات اور 31 شرارتیں. اب اندازہ لگائیے کتنی شریر اور کتنی بدماش قوم تھی. اس کے بعد ایک بات کہی گئی ہے کہ جو آدمی کسی کا مذاق اڑاتا ہے جاہل ہوتا ہے. قالوا اتتخذنا هزوا, بنی اسرائیل نے کہا اے موسیٰ تو ان سے مذاق کر رہا ہے. قال اعوذ باللہ ان اکون من الجاہلین, اللہ کی پناہ اگر میں ایسا کروں تو جاہل ہو جاؤں. اس کا مطلب ہے مذاق اڑانے والا آدمی جاہل ہوتا ہے. کتنے لوگ ہیں جو مذاق اڑاتے ہیں اور جہالت کا ارتکاب کرتے ہیں. ایک واقعہ ہو گیا, بنی اسرائیل میں ایک شخص کا قتل ہو گیا. مسئلہ یہ ہوا کہ اب اس کے لیے کیا کیا جائے, اس لیے کہ قاتل کا پتہ نہیں لگ رہا تھا. میں ایک استدلال کر رہا ہوں, حضرت موسیٰ نے دعا کی تو اللہ تعالی نے کہا کہ ایک گائے ذبح کرو. اب پہلے ہی سے ان کے دل میں بچڑے کی محبت پلا دی گئی تھی, گائے سے محبت تھی, کاٹے تو کیسے کاٹیں, اور گائے کو کاٹ کر کے اس کے ایک حصے کو مردے سے مس کرنا تھا, مردہ زندہ ہو کر کے اپنے قاتل کا نام بتا دیتا. اب حضرت موسیٰ علیہ السلام نے ان کو بتا دیا کہ اس مسئلے کا حل اللہ نے اس طرح بتایا ہے. تو آئے اور کہا کہ موسیٰ ایک سوال ہے. کہا کہ کیا؟ کہا کہ گائے کیسی ہو, جوان ہو کہ بوڑھی ہو کہ بیچ بیچ کی ہو. پھر دعا کیا, کہا کہ بیچ بیچ کی ہو. پھر آئے اور کہا کہ حضرت یہ بتائیے کہ اس کا رنگ کیسا ہو. پھر دعا کیا, کہا کہ چٹکیلا رنگ ہو اور دیکھنے والوں کو اچھی لگے. فاقر اللہ نے تصر الناظرین, ابھی بس نہیں کیا انہوں نے, تیسری مرتبہ آئے. تیسری مرتبہ دیکھیے, ابھی تردد رفع نہیں ہوا. کہتے ہیں نقطہ دیکھیے, قالوا ادع لنا ربك يبين لنا ما هي ان البقر تشابه علينا وان شاء الله لمهتدون. دو مرتبہ پوچھنے کے لیے آئے, تردد رفع نہیں ہوا. تیسری مرتبہ آئے, کہا کہ اپنے رب سے دعا کر دیجئے کہ گائے کیسی ہو, اس لیے کہ گائے کا معاملہ ہمارے اوپر مشتبہ ہو گیا ہے. وان شاء الله لمهتدون, اب کی آپ بتا دیجئے تو ان شاء اللہ ہم ہدایت یاب ہو جائیں گے. اس کا مطلب یہ ہے کہ اگر کسی معاملے میں آدمی کو شک و شبہ ہو, تردد کو رفع کرنا ہے تو ان شاء اللہ بول دے, تردد رفع ہو جاتا ہے, مسئلہ حل ہو گیا. اس کے بعد سوال نہیں کیا انہوں نے, تردد رفع ہو گیا. اس کے بعد گائے کے اس حصے کو مردے سے مس کیا گیا, مردے نے زندہ ہو کر کے بتا دیا, گواہی دی. اس کی گواہی معتبر کیوں مانی گئی؟ اس لیے کہ وہ برزخ میں تھا اور برزخی نے زندہ ہو کر کے گواہی دی, لہذا برزخی کا تو قول مصدق ہوتا ہے, اس لیے کہ اس نے عالم بالا کے مناظر دیکھے ہیں, وہ جھوٹ کیسے بول سکتا ہے. لہذا ایک آدمی کی گواہی معتبر مانی گئی کہ میرا قاتل فلاں ہے. اور اللہ تبارک و تعالیٰ نے اس سورہ کریمہ کا نام ہی بقرہ رکھا ہے, اس لیے کہ غور کیجئے, واقعات تو اس سورہ کریمہ میں بہت ہیں لیکن سب سے عجیب و غریب واقعہ یہی ہے. اس لیے کہ تین چیزیں اس میں ہیں, اللہ نے اپنی قدرت سے ایک مردے کو زندہ کیا, یہ اس کی وحدانیت کی دلیل ہے, اور حضرت موسیٰ علیہ السلام کے ہاتھ پر یہ معجزہ ظاہر ہوا جو حضرت موسیٰ کے رسالت اور نبوت کی دلیل ہے, اور مردہ زندہ ہو کر کے اپنے قاتل کا نام بتاتا ہے, یہ اس بات کی دلیل ہے کہ مرنے کے بعد اٹھایا جائے گا. اور یہ تین چیزیں تو ہیں جس کی تفصیل قرآن میں, وحدانیت, رسالت اور باس بعد الموت, اور اس گائے سے یہ تینوں مسائل جڑے ہوئے ہیں. لہذا ان تینوں اہم مسائل کے گائے سے جڑے ہونے کی بنا پر اللہ تبارک و تعالیٰ نے اس بڑی سورہ کریمہ کا نام بقرہ رکھا. کے بعد اللہ تبارک و تعالی نے یہ بتایا ہے کہ سب سے بڑا ظالم کون ہے. کہا کہ سب سے بڑا ظالم ہے جو مسجدوں سے روکے اور مسجدوں کو گرائے, ویران کرے. تو جو آدمی مسجدوں کو گرائے, مسجدوں کو ویران کرے, ویران کرنے کے کئی طریقے ہو سکتے ہیں, منہدم کرنے کے کئی طریقے ہو سکتے ہیں. جو آدمی ایسے جرم کا ارتکاب کرے, فرمایا گیا کہ یہ سب سے بڑا ظالم ہے, سزا اس کی لہم فی الدنیا خزی ولہم فی الآخرت عذاب نذیر, دنیا میں بھی رسوا ہوگا. ایسے لوگ جو مسجدوں کے تعلق سے اس طریقے کا تصور رکھتے ہیں اور ایسی حرکتیں کرتے ہیں, وہ سمجھ لیں کہ قرآن حکیم کا فیصلہ ہے کہ ان کے لیے دنیا میں بھی ذلت ہے اور آخرت کے اندر عذاب ہے. اس کے بعد جو ہے عیسائیوں کا رد فرمایا گیا ہے. عیسائی کہتے ہیں کہ حضرت عیسیٰ علیہ السلام اللہ کے بیٹے ہیں. جواب دیا جا رہا ہے وَقَالُ اتَّخَذَ اللَّهُ وَلَدًا سُبْحَانَهُ بَلْ لَهُ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ كُلٌّ لَّهُ قَانِتُونَ. بڑا پیارا رد ہے, لوگوں نے اللہ کا بیٹا بنا لیا ہے جبکہ پوری کائنات اس کی ملکیت ہے. کتنا پیارا استدلال دیکھیے کہ بیٹا ملک نہیں ہوتا, اولاد آدمی کی ملک نہیں ہوتی. اس کا مطلب یہ جب پوری کائنات اللہ کی ملکیت ہے اور ملکیت اور ابنیت, ملک اور اولاد ہونا دونوں جمع نہیں ہو سکتے, اس لیے کہ اولاد آدمی کی ملک نہیں ہوتی, لہذا حضرت عیسیٰ علیہ السلام اللہ کے بیٹے نہیں ہو سکتے, اس لیے کہ پوری کائنات اللہ کی ملکیت اور ملکیت اور ابنیت دونوں جمع نہیں ہو سکتے. پھر ایک اور دلیل دی گئی, کیا بدیع السماوات والارض, اللہ بدیع ہے. بدیع کا مطلب بغیر میٹر کے, بغیر مادے کے کسی چیز کو پیدا کرنا. اور ولادت میں کیا ہوتا ہے؟ ارے بھائی بیٹا پیدا ہونا, ولادت, ولادت میں مادے کا ہونا ضروری ہے, مادے کا ہونا ضروری ہے, اسباب کا ہونا ضروری ہے, آلات کا ہونا ضروری ہے. جب تک مادہ نہ ہو, آلات نہ ہو, اسباب نہ ہو, ولادت نہیں ہوتی. اور اللہ بدیع ہے, بغیر میٹر کے پیدا کرنے والا ہے, لہذا اللہ تبارک و تعالیٰ کا کوئی بیٹا نہیں ہو سکتا. اور اسی طریقے سے اگر کن سے کسی چیز کو پیدا کرے تو اس کو ولادت نہیں کہتے. پیدا ہونا وہ تو ماں باپ کے ذریعے ہوتا ہے, ان کے ذریعے اگر کوئی پیدا ہو جائے تو اس کو ولادت نہیں کہتے. وَإِذَا قَضَى أَمْرًا فَإِنَّمَا يَقُولُ لَهُ كُن فَيَكُونُ. اللہ تبارک تعالیٰ کہتا کن, ہو جا, تو وہ چیز ہو جاتی ہے. اور حضرت عیسیٰ علیہ السلام کی تقدیر اسی طریقے سے ہوئی ہے, بغیر بات کے. تم کافروں کے دل ایک جیسے ہیں, تشابہت قلوبہم. تشبیہ اور تشابہ میں فرق ہے. تشبیہ میں مشبہ اور مشبہ بھی دونوں مختلف المراتب ہوتے ہیں. مثلا کہا جائے میرا محبوب چاند کی طرح ہے, تو چاند اور محبوب دونوں میں فرق ہے. چاند زیادہ روشن ہوتا ہے بالمقابل محبوب کے, تو یہ تشبیہ ہے. تشبیہ میں مشبہ اور مشبہ بھی دونوں مختلف المراتب ہوتے ہیں, لیکن تشابہ میں مساوات ہوتی ہے, برابری ہوتی ہے. اس کا مطلب یہاں تشابہ کا لفظ استعمال کیا گیا, تشابہت قلوبہم, ان کے دل مشابہ ہو گئے ہیں. اس کا مطلب یہ ہے کافر ہو, چاہے پہلا کافر ہو چاہے آج کا کافر ہو, سوچنے کے انداز ایک جیسے ہیں. قرآن حکیم کہتا ہے پہلے جس طریقے سے کافر سوچتا تھا, آج سوچنے کا انداز کافر کا بیدی ہوئی ہے. تشابہت قلوبہم, اس لیے کہ ان کے دل یکساں ہیں اور دل سوچتا ہے, لہذا اگلے پچھلے کافروں کے انداز فکر کے اندر کوئی فرق نہیں ہے, بالکل یکسانیت پائی جاتی ہے. اور اس کے بعد فرمایا گیا کہ اللہ تبارک و تعالیٰ نے حضرت ابراہیم علیہ السلام کو کئی چیزوں میں آزمایا, جب وہ پورے اترے تو انہیں دنیا کا امام بنا دیا گیا. اور پھر انہوں نے کہا کہ اے اللہ میری ذریت میں سے بھی امام بنانا. اللہ نے فرمایا لا ینالو عہد الظالمین, میرے عہد کو, امامت کو ظالم نہیں پا سکتے. اس کا مطلب کوئی آدمی ظالم ہو, فاسق ہو, فاجر ہو, لین دین میں اچھا نہ ہو, برا ہو, معاشرے کے اندر برا سمجھا جاتا ہو, ایسے آدمی کو امام, رہبر, اگوا, رہنما نہیں بنایا جا سکتا. جی ہاں, ظالم کو یہ عہد نہیں ملتا. اس کا مطلب یہ ہے کہ فاسق و فاجر آدمی کو, کرپٹ آدمی کو, غلط آدمی کو امام اور رہبر اور اگوا نہیں بنایا جا سکتا. اور اس کے بعد یہ کہا گیا کہ قیامت کے دن نہ تو شفاعت چلے گی, سفارش کسی کی, نہ تو فدیہ چلے گا کہ رشوت دے کر کے یا فدیہ دے کر کے اپنے آپ کو چھوڑا لے, نہ تو کوئی حمایتی آئے گا. اور عجیب بات ہے کہ یہ آیت دو مرتبہ ہے, پہلی مرتبہ شفاعت پہلے ہے اور یہاں آخر میں دوسری بار جب یہ آیت لائی گئی تو فدیہ پہلے شفاعت بعد میں ہے. ایسا ہوتا ہے کبھی کبھی آدمی جب پھنس جاتا ہے تو جس کو دنیا سے محبت ہوتی ہے, پیسوں سے محبت ہوتی ہے, وہ کیا کرتا ہے, پیسہ کائے کو خرچہ کرنا, सिफारिश से काम चल जाए तो बड़ा अच्छा है, पैसा ना लगाना पड़े। तो एक तरीके ऐसे होते हैं कि पैसे से काम चल जाए, जहां सिफारिश से काम चल जाए वहां पैसा देने की क्या जरूरत है। तो कहते हैं सिफारिश से काम चला लेंगे, पैसा देने की जरूरत नहीं। लेकिन जिसको अपनी इज्जत प्यारी होती है, जाह प्यारी होती है, वो पैसे की परवाह नहीं करता। वो कहता है किसी भी तरीके से इस मुसीबत से निकलूं, पैसा कितना भी लगे लगा देंगे। तो दो आयतें दो तरीके की, कि पहले सिफारिश और दूसरी आयत में फिदिया, पहले पहली आयत में शफात पहले, दूसरी आयत में फिदिया पहले, ताकि दोनों किस्मों के इंसानों की तरफ इशारा हो जाए। कि बाज लोग होते हैं कहते हैं सिफारिश से काम चल जाए, पैसा लगाने की जरूरत नहीं है, उनको पैसे से मोहब्बत होती है। लेकिन बाज लोग ऐसे होते हैं कि अपनी इज्जत बचाने के लिए सब कुछ दांव पर लगा देते हैं, फिदिया भी देने के लिए तैयार हो जाते हैं। और बचने के लिए ही तीन तरीके कुरान ने बताए हैं, और ये तरीका आज भी राइज है। या तो किसी की सिफारिश चलती है, या फिर पैसा देकर के रिश्वत देकर के छूटे, या किसी की हिमायत। और कयामत के दिन ये तीनों चीजें चलने वाली नहीं है, ना तो सिफारिश किसी की चलेगी, ना तो रिश्वत देकर के आप छूट सकते हैं, ना कोई वहां इमदाद के लिए पहुंच सकता है। और आगे बयान किया गया कि हजरत इब्राहिम अलैहिस्सलाम दीवार काबा उठा रहे हैं, साथ में उनके बेटे इस्माइल भी हैं, दुआ कर रहे हैं रब्बना तकब्बल मिन्ना इन्नका, ये कबूल नहीं कह रहे हैं, अल्लाह कबूल फरमा, तकब्बल बोले। तकब्बल और इकबल में फर्क है, कबूल में और तकब्बुल में फर्क है। कबूल कहते हैं कोई चीज अच्छी हो और उसके सिलसिले में कहा जाए कि ऐ अल्लाह इसको कबूल कर ले, और एक चीज नाकिस हो, काबिले पजीराई ना हो, उसके बारे में कहा जाए कबूल कर ले। तो यहां हजरत इब्राहिम और इस्माइल ने तकब्बुल का लफ्ज इस्तेमाल किया कि ऐ अल्लाह ये काम बड़ा नाकिस है हमारा, अगर तेरी नजर करम हो जाए तो ये काम बड़ा हो जाए। ये तकब्बुल ला करके बताया जा रहा है कि अपने बड़े से बड़े काम को छोटा समझो, बड़ा काम वो है जो अल्लाह की निगाह में बड़ा है। आप कितना छोटा काम करें लेकिन अल्लाह की नजर इनायत हो तो काम बड़ा हो जाए, और कितना भी बड़ा काम आप करें लेकिन अल्लाह की खुशनुदी के लिए ना हो, अल्लाह की नजर करम ना हो, तो वो बड़ा काम जीरो के बराबर है। अल्लाह तबारक व ताला उसके ऊपर कतन अपनी नजर नहीं करता। और आयत नंबर 128 से लेकर के 136 तक अल्लाह ने 10 मरतबा इस्लाम का जिक्र फरमाया है, जिससे यह पता चलता है कि तमाम नबियों का मजहब इस्लाम था। और एक बात और कही गई यहां, वमन यरगबु अन मिल्लत इब्राहिम इल्ला मन सफिया नफ्सा, जो आदमी हजरत इब्राहिम अलैहि सलाम के दीन से बर्गश्ता हो, तरीके से बर्गश्ता हो, बेवकूफ है। हजरत इब्राहिम का दीन क्या था? तौहीद का दीन। इसका मतलब यह हुआ जितने लोग शिर्क में मुब्तला है सबके सब बेवकूफ हैं। अल्लाह तबारक व तआला ने उन सबको बेवकूफ कहा है, जितने लोग मुशरिक है सबके सब बेवकूफ हैं। उसके बाद आखिर में एक बात कही गई है कि हर आदमी को उसका अपना जाती अमल फायदा पहुंचाएगा। अंबिया की तरफ निस्बत और औलिया की तरफ निस्बत कोई काम नहीं आ सकती अगर आदमी के पास अपना कोई जाती अमल ना हो। और अजीब बात है कि उसी आयते करीमा को उसी अंदाज में उन्हीं लफ्जों में दो बार मुकर्रर लाया गया है, तिल्का उम्मतुन कद खलत लहा मा कसबत वलकुम मा कसबतुम वला तुसअलूना अम्मा कानू यअमलून। और फिर पारे को खत्म भी किया गया उसी आयत से, तिल्का उम्मतुन कद खलत लहा मा कसबत वलकुम मा कसबतुम वला तुसअलूना अम्मा कानू यअमलून। बता दिया गया कि जाती अमल करो, अच्छे अमाल करो, सिर्फ अंबिया से और औलिया से निस्बत काफी नहीं है कि हमारी निस्बत फला वली से है, हमारी निस्बत फला नबी से है, और यह निस्बत हमें कयामत के दिन काफी होगी। ये तस्वूर जहन से निकाल दो। अगर ऐसा तस्वूर कोई आदमी अपने जहनों में रख रहा है, खतरनाक तस्वूर पाल रहा है अपने जहन में, आदमी का जाती अमल ही कयामत के दिन उसको छुटकारा दे सकता है। अल्लाह हमें नेक अमल और अच्छी समझ की तौफीक अता फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। बिस्मिल्लाहिर रहमानिर रहीम। वैलुल लिल मुतफ्फिफीन अल्लजीना इदा कतालू अलन नास यस्तौफून व इदा कालूहुम औ वज़नूहुम युखसिरून अला यज़ुन्नु उलाइका अन्नहुम मबऊथून लियौमिन अज़ीम यौम यक़ूमुन नासु लिरब्बिल आलमीन كلا إن كتاب الفجار لفي سجين وما أدراك ما سجين كتاب مرقوم ويل يومئذ للمكذبين الذين يكذبون بيوم الدين وما يكذب به إلا كل معتد أثيم إذا تتلى عليه آياتنا قال أساطير الأولين كلا بل ران على قلوبهم ما كانوا يكسبون كلا إنهم عن ربهم يومئذ لمحجوبون ثم إنهم لصال الجحيم ثم يقال هذا الذي كنتم به تكذبون كلا إن كتاب الأبرار لفي عليين وما أدراك ما عليون كتاب مرقوم يشهده المقربون إن الأبرار لفي نعيم على الأرائك ينظرون تعرف في وجوههم نظرة النعيم يسقون من رحيق مختوم ختامه مسك وفي ذلك فليتنافس المتنافسون ومزاجه من تسنيم عينا يشرب بها المقربون إن الذين أجرموا كانوا من الذين آمنوا يضحكون وإذا مروا بهم يتغامزون وإذا انقلبوا إلى أهلهم انقلبوا فكين وإذا رأوهم قالوا إن هؤلاء لضالون وما أرسلوا عليهم حافظين فاليوم الذين آمنوا من الكفار يضحكون على الأرائك ينظرون هل ثوب الكفار ما كانوا يفعلون بسم الله الرحمن الرحيم إذا السماء انشقت وأذنت لربها وحقت وإذا الأرض مدت وألقت ما فيها وتخلت وأذنت لربها وحقت يا أيها الإنسان إنك كادح إلى ربك كدحا فملاقيه فأما من أوتي كتابه بيمينه فسوف يحاسب حسابا يسيرا وينقلب إلى أهله مسرورا وأما من أوتي كتابه وراء ظهره فسوف يدعو ثبورا ويصلى سعيرا إنه كان في أهله مسرورا إنه ظن أن لن يحور فلا إن ربه كان به بصيرا فلا أقسم بالشفق والليل وما وسق والقمر إذا اتسق لتركبن طبقا عن طبق فما لهم لا يؤمنون وإذا قرئ عليهم القرآن لا يسجدون بل الذين كفروا يكذبون والله أعلم بما يوعون فبشرهم بعذاب أليم إلا الذين آمنوا وعملوا الصالحات لهم أجر غير ممنون بسم الله الرحمن الرحيم والسماء ذات البروج واليوم الموعود وشاهد ومشهود قتل أصحاب الأخدود النار ذات الوقود إذ هم عليها قعود وهم على ما يفعلون بالمؤمنين شهود وما نقموا منهم إلا أن يؤمنوا بالله العزيز الحميد الذي له ملك السماوات والأرض والله على كل شيء شهيد إن الذين فتنوا المؤمنين والمؤمنات ثم لم يتوبوا فلهم عذاب جهنم ولهم عذاب الحريق إن الذين آمنوا وعملوا الصالحات لهم جنات تجري من تحتها الأنهار ذلك الفوز الكبير إن بطش ربك لشديد إنه هو يبدئ ويعيد وهو الغفور الودود ذو العرش المجيد فعال لما يريد هل أتاك حديث الجنود فرعون وثمود بل الذين كفروا في تكذيب والله من ورائهم محيط بل هو قرآن مجيد في لوح محفوظ بسم الله الرحمن الرحيم والسماء والطارق وما أدراك ما الطارق النجم الثاقب إن كل نفس لما عليها حافظ فلينظر الإنسان مما خلق خلق من ماء دافق يخرج من بين الصلب والترائب إنه على رجعه لقادر يوم تبلى السرائر فما له من قوة ولا ناصر والسماء ذات الرجع والأرض ذات الصدع إنه لقول فصل وما هو بالهزل إنهم يكيدون كيدا وأكيد كيدا فمهل الكافرين أمهلهم رويدا بسم الله الرحمن الرحيم سبح اسم ربك الأعلى الذي خلق فسوى والذي قدر فهدى والذي أخرج المرعى فجعله غثاء أحوى سنقرئك فلا تنسى إلا ما شاء الله الجهر وما يخفى ونيسرك لليسرى فذكر إن نفعت الذكرى سيذكر من يخشى ويتجنبها الأشقى الذي يصلى النار الكبرى ثم لا يموت فيها ولا يحيا قد أفلح من تزكى وذكر اسم ربه فصلى بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى إن هذا لفي الصحف الأولى صحف إبراهيم وموسى. بسم الله الرحمن الرحيم. هل أتاك حديث غاشية وجوه يومئذ خاشعة عاملة ناصبة تصلى نارا حامية تسقى من عين آنية ليس لهم طعام إلا من ضريع لا يسمن ولا يغني من جوع وجوه يومئذ ناعمة لسعيها راضية في جنة عالية لا تسمع فيها لاغية فيها عين جارية فيها سرر مرفوعة وأكواب موضوعة ونمارق مصفوفة وزرابي مبثوثة أفلا ينظرون إلى الإبل كيف خلقت وإلى السماء كيف رفعت وإلى الجبال كيف نصبت وإلى الأرض كيف سطحت فذكر إنما أنت مذكر لست عليهم بمسيطر إلا من تولى وكفر فيعذبه الله العذاب الأكبر إن إلينا إيابهم ثم إن علينا حسابهم. بسم الله الرحمن الرحيم. والفجر وليال عشر والشفع والوتر والليل إذا يسر هل في ذلك قسم لذي حجر ألم تر كيف فعل ربك بعاد إرم ذات العماد التي لم يخلق مثلها في البلاد وثمود الذين جابوا الصخر بالواد وفرعون ذي الأوتاد الذين طغوا في البلاد فأكثروا فيها الفساد فصب عليهم ربك سوط عذاب إن ربك لبالمرصاد فأما الإنسان إذا ما ابتلاه ربه فأكرمه ونعمه فيقول ربي أكرمن وأما إذا ما ابتلاه فقدر عليه رزقه فيقول ربي أهانن كلا بل لا تكرمون اليتيم ويحاضون على طعام المسكين وتأكلون التراث أكلا لما وتحبون المال حبا جما كلا إذا دكت الأرض دكا دكا وجاء ربك والملك صفا صفا وجيء يومئذ بجهنم يومئذ يتذكر الإنسان وأنى له الذكرى يقول يا ليتني قدمت لحياتي فيومئذ لا يعذب عذابه أحد ولا يوثق وثاقه أحد يا أيتها النفس المطمئنة ارجعي إلى ربك راضية مرضية فادخلي في عبادي وادخلي جنتي. بسم الله الرحمن الرحيم. لا أقسم بهذا البلد وأنت حل بهذا البلد ووالد وما ولد لقد خلقنا الإنسان في كبد أيحسب أن لن يقدر عليه أحد يقول أهلكت مالا لبدا أيحسب أن لم يره أحد ألم نجعل له عينين ولسانا وشفتين وهديناه النجدين فلاقتحم العقبة وما أدراك ما العقبة فك رقبة أو إطعام في يوم ذي مسغبة يتيما ذا مقربة أو مسكينا ذا متربة ثم كان من الذين آمنوا وتواصوا بالصبر وتواصوا بالمرحمة أولئك أصحاب الميمنة والذين كفروا بآياتنا هم أصحاب المشأمة عليهم نار مؤصدة. بسم الله الرحمن الرحيم. والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها والليل إذا يغشاها والسماء وما بناها والأرض وما طحاها ونفس وما سواها فألهمها فجورها وتقواها قد أفلح من زكاها وقد خاب من دساها كذبت ثمود بطغواها إذ انبعث أشقاها فقال لهم رسول الله ناقة الله وسقياها فكذبوه فعقروها فدمدم عليهم ربهم بذنبهم فسواها ولا يخافون.